नमस्कार, अर्पण सबैका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। आज माता तीर्थ औषी अर्थात आमाको मुख्य नेतिन आमा प्रति श्रद्धा भक्ति सम्मान र आदर गरी आशीर्वाद लिएर माता तीर्थ औषी मनाइँदैछ। बिहानै उठी नुहाई धुवाई गरी आफ्नै आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन्। दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौँ थानकोट नजिकैको माता तीर्थमा मेला लागेको छ। बिहान सबैदेखि माता तीर्थ कुण्डमा स्नान गर्नेहरूको भीड़ छ। आमाको लागि मिठा परिकार किन्नेहरूको मिठाई पसलहरूमा पनि भीड़ लागिरहेको छ। घरबाट टाढा रहेकाहरू आमाको मुख हेर्नका लागि घर पुगेका छन्। घर जान नपाएकाहरूले भने टेलिफोन गरेर आमालाई सम्झेका छन्। राष्ट्रिय सम्मेलन नजिकै गर्दै माओवादी रौतहट 2 जिल्लामा विभक्त भएको छ। विवादले चर्को रूप लिँदा प्रचण्ड र बाबुराम पच्चे दलले आज अलग अलग ठाउँमा जिल्ला सम्मेलन आयोजना गरेका छन्। बाबुराम पक्षले जिल्लाको धरहरी गाविस र प्रचण्ड पक्षले गेडहेठी गुठी गाविसमा जिल्ला सम्मेलन आयोजना गरेको माओवादीका जिल्ला स्तरीय नेता अमृत श्रेष्ठले बताउनुभयो। विवाद बढेपछि दुवै गुटले यसअघि विभिन्न गाविसमा गाउँ सम्मेलन सहित अलग अलग गर्दै आएका थिए। समानान्तर समिति निर्माण र प्रतिनिधि चयनमा जुटेका दुवै पक्षका नेताहरू पार्टी सदस्यता नवीकरण फारम बोकेर कार्यकर्ता आफूतिर तान्ने होडबाजीमा उत्रिएका छन्। बाबुराम पक्षले एकलौटी ढंगले निश्चित गर्दै गाउँ सम्मेलन गर्दै आएको प्रचण्ड पक्षीय कार्यकर्ताको आरोप छ। जिल्लामा प्रचण्ड पक्षीको अगुवाई सभासद एवं पूर्व जिल्ला संयोजक अशोक जय सवालले गर्नुभएको छ भने भट्टराई पक्षको नेतृत्व पूर्व मन्त्री प्रभु पूर्व सभासद देवेन्द्र पटेल लगातै गर्दै आएका छन्। धरहरीमा बाबुराम पक्षीले आयोजना गर्न लागेको जिल्ला सम्मेलन आधिकारिक रहेको जिल्ला संयोजक बिन्देश्वर यादवले बताउनुभयो। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई अस्पतालमा भेट गर्न चाहने कार्यकर्तासँग भेटघाट गर्न निश्चित गरिएको छ। निरन्तरको भेटघाटले आराम हुन नसकेको भन्दै चिकित्सकले भेटघाट गर्न निश्चित गरेका हुन्। पार्टीका शीर्ष नेता विशिष्ट व्यक्ति र घर परिवारका सदस्य बाहेक अरूलाई भेट गर्न निश्चित गरेको अस्पताल स्रोतले जनाएको छ। स्वास्थ्य उपचारका लागि त्रिपी शिक्षण अस्पतालमा भर्ना गरिएका नेता ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको पनि अस्पतालले जनाएको छ। अस्पतालका मेडिसिन विभाग प्रमुख डाक्टर शशी शर्माका अनुसार रक्तचाप 120/80 र हृदय गति 100 रहेको छ। नेता ओलीको रगत पिसाब र मृगौला सम्बन्धी परीक्षण भइरहेको छ। सोमबार स्वास्थ्य स्थिति बुझ्न पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, नेता भरतमोहन अधिकारी लगायतका नेता अस्पताल पुगेका थिए। दिल्लीबाट लामो उपचार गरेर फर्किएको 12 दिनमै फेरि समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो। ओलीलाई मेनिन्जाइटिस भएको आशंकामा उपचार शुरू भएको छ। चुनावी सुरक्षालाई ध्यानमा राखी भारत प्रशासित काश्मीरबाट 500 भन्दा बढी युवालाई पक्राउ गरिएको छ। भारत विरोधी विरूद्धको खोजी अभियानका क्रममा छापामारी विभिन्न ठाउँबाट स्थानीय पुलिसले ठूलो संख्यामा युवालाई पक्राउ गरेको बीबीसीले जनाएको छ। काश्मीरमा बुधबार हुने लोकसभा चुनावमा कुनै पनि अवरोध आउन नदिनका लागि यस्तो कदम चालिएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्। तर स्थानीय बासिन्दाले भने सामाजिक सञ्जालमा सरकार विरोधी टिप्पणी गरेकाले युवालाई पक्राउ गरिएको आरोप लगाएका छन्। लोकसभा निर्वाचनको 7 चरणको मतदान अन्तर्गत काश्मीरको 1 सीटका लागि बुधबार मतदान हुँदैछ। मतदानलाई ध्यानमा राखी प्रहरी र अर्धसैनिक बल तैनात गरिएको छ भने सार्वजनिक तथा निजी सवारी साधन मात्र नभई पैदल यात्रालाई पनि जाँच गरिएको छ। र नेपाल क्रिकेट संघले प्रशिक्षक बबुदु दस्नाएकीसँग 3 महिनाका लागि सम्झौता नवीकरण गरेको छ। नेपाल 2020 विश्वकप खेलेर फर्किया लगत्तै क्यानले 1 वर्षका लागि सम्झौता नवीकरण गर्ने सहमति गरेको भए पनि तत्काल प्राविधिक कारणले 3 महिनाका लागि सम्झौता नवीकरण गरिएको क्यानका महासचिव अशोक नाथ प्याकुरले जानकारी दिनुभयो। क्यानको काम कारवाहीका बारेमा अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्ययन अनुसन्धान गरिरहेका कारण दस्नाएकीसँग तत्काल नेपालले एक वर्षका लागि सम्झौता नवीकरण गर्न नसकेको प्याकुरेले बताउनुभयो। क्यानमा अनियमितता भएको आशंकामा छानबिन गर्न भन्दै अख्तियारले क्यानका केही कागज पत्र नियन्त्रणमा लिएको छ भने क्यानका पदाधिकारीसँग पनि सोधपूछ गरिरहेको छ। दशनायकसँग एक वर्ष सम्झौता थप्ने सकि गरेको मौखिक सहमति अनुसार तीन महिनापछि पुनः सम्झौता नवीकरण हुनेछ। एसिसी प्रिमियर लीगमा सहभागी हुन नेपाली क्रिकेट टीम मलेसिया जानु अघि नै प्रशिक्षकलाई तीन महिनाका लागि सम्झौता नवीकरण गरिएको पत्र दिइएको हो। हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।